कान्छ ठट्टै मायो मैस जान लाग्यो जाँदैन बाचा खेर पर्खाले न आउला जाँदैन बाचा खेर पर्खाले न आउला बाजालाई अघिलाई वैशाखमै आउला सुनको चुराले नाडी सजाई देउला ओ भानो सिउदोमा सिन्दूर छारी देउला सुनको चुराले नाडी सजाई देउला बाचा खेर पर्खाले न आउला